अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगा सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि 2 वटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0556 63 332 र 0556 63 333 को बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आज हामीले यो शुक्रबारी अवस्थामा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। यो हामीले बजाउने भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर राजले इशारा गर्दै हुनुहुन्छ, आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट दिपेन्द्र तमान। हजुर दिपेन्द्रजी, के छ नयाँ नौलो खबर सुनाउनुहोस्। सबै ठिक छ दादा, सबै ठिक छ। हजुर अनि खाजा खानुभयो? हाम्रो पनि भइसक्यो। अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। अनि प्राजी दादालाई, अनि मेरो सबै घर परिवारलाई, मेरो विदेश प्रमोद अङ्कल, अनि नारायण सिंह तामा, अनि मलाई सम्पूर्णलाई। हुन्छ दिपेन्द्रजी, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कुराकबाट दिपेन्द्र तमाङ आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इशारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट सबिना। सबिनाजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानुभयो? हाम्रो भइसक्यो, आज त हामी चाँडै भएछ नि त। अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। अनि मेरो साथीहरू रविना, नबिना, बिना, सञ्जय, सरोज, सागर, विज्ञान, अनि मेरो नयाँ साथीहरू भन्नुपर्दा प्रतिमा, सलिना, अनि रिनाको लागि। हुन्छ सबिनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला तनहुँबाट सबिना आउनुभएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इशारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर दाजु नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म पाल्पा जयन्तीदेखि देशसारु। पाल्पादेखि के भन्नुभयो रे? देशसारु। बेसारु? हजुर हजुर। बेसारु भन्नुभयो? हजुर हजुर। अनि के छ बेसारुजी, तपाईँको पाल्पातिरको नयाँ नौलो खबर? सबै ठिकै छ, घाम लागिरहेछ, त्यही हो। घाम लागिरहेछ, सबै ठिक छ। हजुर हजुर। अनि पाल्पातिर कतिको पानी परेको छ? पानी त हिजो परे थियो, आज परे छैन। आज चाहिँ परेको छैन। हजुर हजुर। अनि खाजा खानुभयो? एकदमै तपाईँको नि। हाम्रो भइसक्यो र हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? फर्स्ट अफ अल त हजुरको लागि धन्यवाद। अनि प्रवीण नारायण दाजुको लागि, अनि मलाई जसले माया घिर नगर्ने हुने सम्पूर्णको लागि है त। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। हजुर नमस्ते। यति बेला पाल्पाबाट बेसार आउनुभएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इशारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कार्यक्रममा कोही मित्र आउनु भएको थियो तर पनि उहाँसँग कुराकानी गर्न पाएको छैन, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0556533332 र 0556533333। आज यो शुक्रबार व्यवसायमा हामी कार्यक्रममा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्छौँ, बजारमा चलेका चर्चित भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछु। पुरानो होस् या नयाँ भाकाहरूलाई आज कार्यक्रममा स्थान दिने गर्दछु। तपाईँहरूलाई थोरै भए पनि मनोरञ्जन दिने तत्करमा जुटिरहेको छु यो 45 मिनटको समयमा, तपाईँ पनि आउन सक्नुहुनेछ। हामीले बजाउने भाका मार्फत आफन्तजन घर पुऱ्याएर लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556533332 0556533333। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट रविना। अनि सुनाउनुहोस् नयाँ नौलो खबर के छ रविनाजी? हाम्रो पनि सबै ठिक छ, तपाईँहरूकै माया ममता पाएको छ, सिक त भइहाल्छ नि। अनि कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने नि? धन्यवाद। अनि मेरो साथीहरू भन्नुपर्दा सञ्जय, सागर, सरोज, बबिना, अनि प्रतिमा, बिना, नबिना, अनि पछि विज्ञान भन्नु सुनेर बसिरहनु भएको होला, विज्ञान सचिवलाई, घमन्त राणा मगरलाई, अनि के अरे सिद्धिमा बसेर सुन्नु भएको होला, रमेश पर्जा, अनि के अरे पूर्णलाई, सबै सबैजनालाई, अब मलाई चिन्ने नचिन सबैजनालाई, अस्मि कोपिदा सबैजनालाई सुनेर बसिरहेको होला, सबैजनालाई सुनाउन चाहन्छु। हुन्छ रविनाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला तनहुबाट रविना आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, कार्यक्रममा कोही साथी हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? पोराकबाट शान्ति लामा। शान्तिजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? सबै ठिक छ, खाजा खानुभयो? हाम्रो पनि भइसक्यो। आज शान्तिजी र मेरो चाहिँ सँगसँगै भयो जस्तो छ, होइन? अनि हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि विशेष गरी प्रेम दादालाई, अनि सरिता बहिनीलाई, अनि मिना लामालाई, अनि सुनिराज तामाङलाई, अनि मलाई चिने नचिने सम्पूर्णलाई दादा। हुन्छ शान्तिजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। नमस्ते। यति बेला शान्ति लामा आउनुभएको थियो कुराकबाट, तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। त्यसका लागि हामीले दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, 0556533332 र 0556533333 यो बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आज हामी यो शुक्रबार व्यवसायमा कार्यक्रममा लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ, बजारमै चलेका चर्चित भाकाहरूलाई कार्यक्रममा स्थान दिएर तपाईँहरूलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिरहेका छौँ। अब कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट तारा पर्जा। भण्डाराबाट तारा पर्जा, ताराजी सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ? नयाँ नौलो त केही छैन दादा, रुगा लागेको छ। रुगा लागेको छ, स्वास्थ्यको राम्रो ख्याल गर्नु पर्यो, त्यति बाहिर हिँड्नु भएन, त्यो पानी र घामले गर्दा होला ताराजी तपाईँको रुगा लागेको चाहिँ। हिजोको पानीले होला सायद। अनि खाजा खानुभयो ताराजी? खानु थालेको थियौँ, अब यसो यसो बोलेको, फेरि कार्यक्रम आइरहेको छ, फेरि गरेको नि, खाएको छैन अब। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? हजुरहरूलाई धन्यवाद। अरू सबैलाई भण्डारवासीहरू सबै। हुन्छ ताराजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला भण्डाराबाट तारा पर्चा आउनुभएको थियो, हामीलाई सधैँ कल गर्नुहुन्छ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सधैँ सम्झिरहनुहुन्छ, तपाईँ पनि आउन सक्नुहुन्छ यसरी सम्झिनको लागि, 0556533332 र 0556533333 बाटो भएर तपाईँ आउन सक्नुहुनेछ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुबाट मुना। मुनाजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ? राम्रै छ। अनि खाजा खानुभयो? भएको छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? सरपञ्च हजुरको लागि धन्यवाद। अनि दिदी अर्पण होली मिसको लागि, अनि मेरो साथी सबिनाको लागि, अनि सविताको लागि, अनि तनुबाट धेरै साथीहरूले कल गर्नुहुन्छ उहाँहरूको लागि, अनि मेरो दिदीको लागि, अनि मेरो मम्मी बुवाको लागि, अनि मलाई मुना नचिनी नचिनी सम्झनाको लागि। हुन्छ मुनाजी, अहिले भने छुटिन्छु, नमस्कार। हस् नमस्ते। यति बेला तनहुबाट मुना आउनुभएको थियो, उहाँसँग नि रमाइलो कुराकानी भयो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। अब भने एउटा भाका सुन्ने बेला भएको छ। रामजी खाँड अनि देवी खर्तीको सुमधुर आवाजमा सजिएको भाका रहेको छ, भन्ने गर्थ्यो निष्ठुरी तिमी घाममा छाया। अबको क्रममा तपाईँको लागि गायिका रजिना रिमाल। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज, अर्पण सबैका लागि सधैँका लागि। प्रसूति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड टाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आङ खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा

अनि हाम्रो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? होइन, मैले भयो तीन चार चोटि मसँग भनेको, मैले फर्स्टचोटि मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 मेगा हजमा चाहिँ तपाईँलाई स्वागत छ। हस् हजुर, हजुर हजुरलाई पनि मेरो तर्फबाट हजुर मलाई साह्रै खुसी लाग्यो हजुरबाट बोल्न पाउँदाखेरि। हजुर, अनि व्यापार व्यवसाय कस्तो छ तपाईँको? हजुर यसो पसलमा बस्छु, मिठाई सिठाई बेच्छु। हजुर हजुर, अनि अब 20 वर्षसम्म जाई खाना छोडेर आएको, अब यहाँ अब यसो पसलमा मिठाई बेचेर बसेको छु हजुर। अहिले हुन्छ कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? मेरो सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि त्यहाँ अरू दाइ दिदीहरूलाई, अनि मेरो घर परिवार घर फ्यामिलीहरूलाई, अनि हेटुडामा बस्ने मकनपुरमा बस्ने मेरो दाजुभाउजूलाई, अनि सम्पूर्ण पिपेवासी गोडौलीका पिपेवासी तिलक कार्की भनेर चिन्ने जति सबैलाई। हुन्छ तिलकजी, अहिले भने छुट्टिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्कार। नमस्कार हजुर। यति बेला गरौलीबाट तिलक कार्की आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकजी कुमार लामा। कोराकदेखि कुमार लामा। हजुर कुमारजी, सुनाउनुहोस् नानौलो खबर के छ? ठिकै छ दादा, गर्मी बढाए त्यही हो। अनि खाजा खानुभयो? भएन दादा। भएको छैन। हुन्छ कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि शान्ति लामालाई, मेरो भाइ रमेश, राम दादाहरू अस्तु, अनि बुवालाई, मेरो मम्मी र दादा झापामा हुनुहुन्छ, विशेष गरी मेरो मम्मी र दादालाई सुनाउनुहुन्छ दादा। हुन्छ कुमारजी, फेरि पनि कार्यक्रममा आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। नमस्ते। यति बेला कोराकबाट कुमार लामा आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 055-63-332 055-63-333। आज यो शुक्रबारी व्यवसायमा हामी लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौँ, तपाईँहरूलाई मनपर्ने भाकाहरूलाई हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ। हामीले बजाउने भाका मार्फत तपाईँको आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। कार्यक्रम लो अर्पण समर्पण हरेक दिन आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। कार्यक्रम आउने गर्छ हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि, करिब 3 बजीसम्म आउने गर्छ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म खोलसिमलदेखि विवेक लामिछाने। खोलसिमलदेखि विवेक लामिछाने। हजुर विवेकजी, सुनाउनुहोस् नानो खबर के छ? कसलाई सम्झिने? हुन्छ विवेकजी, फेरि पनि आउँदै गर्नुहोला, माया नमार्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला खोलेसिमलबाट विवेक लामिछाने आउनु भएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसका लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 055-63-332 055-63-333। कार्यक्रममा आएर तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ। यदि तपाईँ घर परिवारदेखि टाढा हुनुहुन्छ, टाढा गएर बसिरहनु भएको छ, कसरी समर्पण गर्ने होला भनेर बसिरहनु भएको छ भने रेडियो अर्पणमा हरेक दिन आउने गर्छ, 2 बजेपछि करिब 3 बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँले आफ्नो आफन्तजन घर परिवारहरूलाई धित मरुन्जेलसम्म समर्पण गर्न पाउनुहुनेछ, धित मरुन्जेलसम्म सम्झिन पाउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर राजले इसारा गरेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराक एकबाट राम तामाङ। कोराक एकबाट राम तामाङ। रामजी सुनाउनुहोस् नयाँ नौलो खबर। ठिकै भन्नुभयो दादा। ठिकै भन्नु पर्यो। खाजा खानुभयो? भएको जस्तै भन्नु पर्यो। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? पहिला हजुरलाई धन्यवाद, अनि घर परिवारलाई, अनि सलामा, अनि रमेश, वीर, विकास, अनि तिमी नचिनी सम्पूर्णलाई दादा। हुन्छ रामजी, अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार। यति बेला कोराकबाट राम तामाङ आउनु भएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ। 0556 363 332 र 0556 363 333 को बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुन्छ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? हो सिद्धि तिनबाट, राज चेपाङबाट। राज चेपाङ सिद्धिबाट? हजुर सिद्धि तिनबाट। अनि के छ तपाईँको नयाँ नौलो खबर? मेरो ठिकै छ दादा, अनि हजुरको? हाम्रो पनि सबै ठिक छ। अनि कार्यक्रममा फर्स्ट टाइम आउनु भएको छ होइन? हजुर म फर्स्ट टाइममा हो दादा, तर अर्को मेसन चाहिँ सधैँ सुनिरहन्छु, तर कल गरेको चाहिँ फर्स्ट टाइममै हो। तपाईँलाई रेडियो अर्पण 104.5 मेगाहर्जमा चाहिँ धेरै धेरै स्वागत छ है। हजुर धन्यवाद दादा, अनि यो अर्पण एफएमहरूलाई सबैलाई धन्यवाद। अनि कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? म सबैभन्दा सर्वप्रथम हजुरलाई धन्यवाद, अनि मेरो घर परिवारलाई, अनि मेरो साथी प्रकाश, त्यसपछि इसा ज्ञानो, अनि मलाई राज चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि दादा। हुन्छ राजजी, फेरि कार्यक्रममा आउँदै गर्नुहोला, माया नमार्नुहोला। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्कार, बाय बाय। यति बेला सिद्धि तिनबाट राज चेपाङ आउनु भएको थियो। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कार्यक्रममा कोही साथी आउनु भएको थियो तर पनि कुरा गर्न पाएन, फोन बिचैमा काटिएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ। अब पनि एउटा कार्यक्रममा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। आवाज रहेको छ पुष्कल शर्मा अनि विष्णु माझीको, सुमधुर आवाजमा सजिएको भाका, मेरो आयु छोटो छ रे अलि दिन बाँचोडा तिमीले माया गरे। अबको क्रममा तपाईँको लागि संसार दैवले रचाउँछ, मलाई तिम्रै मायाले बचाउँछ, आयो छोटो छ रे मेरो आयो छोटो छ रे अलि दिन बाँचोला तिमीले माया गरे, दैवले रचाउँछ मलाई तिम्रै मायाले बचाउँछ, आयो छोटो छ रे मेरो आयो छोटो छ रे अलि दिन बाँचोला तिमीले माया गरे, मेरो आयो छोटो छ रे छोटो छ रे पुष्कल शर्मा अनि विष्णुमाझीको सुमधुर आवाजमा सजिएको लोक भाका हामीले सुनिसकेका छौँ। तपाईँले कार्यक्रम अर्पण समर्पणमा हुनुहुन्छ, तपाईँ पनि कार्यक्रम अर्पण समर्पणमा सहभागिता जनाउन चाहनुहुन्छ भने 0556 363 332 र 0556 363 333 को बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। र तपाईँ अहिले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो अर्पण 104.5 MHz। अनि कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, हजुर नमस्कार, कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि बिचैमा फोन काटिएको छ, केही छैन, तपाईँसँग कुराकानी गर्न अझै पनि रहेछ हाम्रो, तपाईँ पनि आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर खुल्ला छ। कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छौँ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकबाट बाटुल लामा। बाटुलीजी के छ नयाँ नौलो खबर सुनाउनुहोस्। खाजा खानुभयो? हाम्रो पनि भइसक्यो, बाटुलीजी र मेरो चाहिँ आज सँगसँगै भयो जस्तो छ, होइन? अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ बाटुलीजी, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट बाटुली लामा आउनु भएको थियो, उहाँसँग हामी सधैँ कुराकानी गर्छौँ, उहाँले हामीलाई सधैँ सम्झिनुहुन्छ र कार्यक्रममा कोही हुनुहुन्छ भनेर फेरि इसारा पाइरहेको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सिद्धिबाट युवराज चेपाङ। युवराजजी सुनाउनुहोस् नयाँ नौलो खबर। खाजा खानुभयो? रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ नि? हजुर होइन, हामीलाई सुनेर साथ दिए पनि हामीलाई खुसी लाग्छ के। अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। अनि म युवराज चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई र विशेष विशेषमा मेरो समिता अनि युवराज भाइलाई। हुन्छ युवराजजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला सिद्धिबाट युवराज चेपाङ आउनुभएको थियो, तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुन्छ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ, 0055 63 332 र 0055 63 333। कार्यक्रममा कोही हुनुहुन्छ भनेर राजले इसारा गरिरहेको छ, आउनुहोस् उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट प्रेम बहादुर थिङ। के छ प्रेमजी तपाईँको नयाँ नौलो खबर? अनि धादिङतिर कतिको गर्मी छ? अनि खाजा खानुभयो? तपाईँ र मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ, होइन त? ए, आफ्नो स्वास्थ्यको राम्रोताले ख्याल गर्नुहोला, तपाईँलाई रेडियो अर्पण 104.5 मेगाहर्जमा चाहिँ मसँग फर्स्ट टाइम कुराकानी भएको कारणले चाहिँ तपाईँलाई स्वागत छ है। धन्यवाद। कार्यक्रममा आउँदै गर्नु होला नि? हुन्छ, कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। कोराकमा बस्ने सुशान भाइ, बिन्दु बहिनी, सम्पूर्ण। हुन्छ प्रेमजी, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला धादिङबाट प्रेम बहादुर थिङ आउनुभएको थियो, तपाईँसँग कुराकानी गर्दा गर्दै अनि तपाईँकै समर्पण लिँदा लिँदै आजको कार्यक्रमको निर्धारित समय सकिने लागेको छ भनेर इसारा पाइरहेको छु। र आज फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कोराकबाट दिपेन्द्र थिङ, तनहुँबाट सबिना र पाल्पाबाट वेद सारूले फोन गर्नुभएको थियो, र तनहुँबाट रबिना, कोराकबाट शान्ति लामा, भण्डाराबाट तारा प्रजा, र तनहुँबाट मुना, गडौलीबाट तिलक कार्की, कोराकबाट कुमार लामा, खोलिसिमलबाट विवेक लामिछाने, र कोराकबाट राम तामाङ, र सिद्धि तिनबाट राम चेपाङ, र कोराकबाट बाटुल लामा, सिद्धिबाट युवराज चेपाङ, र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो धादिङबाट प्रेम बहादुर थिङले हामीलाई फोन गर्नुभएको थियो। कार्यक्रममा फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई धन्यवाद। र रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गको साथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनेर साथ दिनुहुने तपाईँलाई पनि विशेष धन्यवाद दिँदै, प्रविधिबाट मलाई साथ दिने राजलाई पनि विशेष आभार प्रकट गर्दै, यो पृष्ठभूमिमा बजिरहेको भाकालाई अगाडि बढाउँदै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु, नमस्कार। ठुल ठुला मान्छेलाई जो कोहीले माया दिन्छ म एक्ली भाइनी स्वागत हुन्छ तिम्रो जगायनी सानो तिमीलाई दुनियाले चिन्छ छाला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी एस ओम साईराम अस्पताल टाढी।